यस्तै सबैलाई सुख दुख भन्नु यस्तै रहेछ गो आफ्नो विदेशमा गो पराई ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म पनि केही गर्नलाई सबैलाई सम्झना मनबाट नै आशा छ माया यो नमरु सही मेरो तन अहिले यहाँ भए नि मन भने सानी उतै छ हाम्रो नेपालमा हाम्रो नेपालमा मन थिएन यहाँ आउनलाई मरी मेटी धन कमाउनलाई के गर्नु देशभरि बेरोजगारी थाम्न सकिएन ऋणको बारी आमा मेरी तिमी क्षितिज पारी याद आउँछ झल झले मुटुभरि बाबा र बहिनीलाई ठिकै छ नि सम्झन्छन् होला नि मलाई पनि मेरो तनैले यहाँ भए नि मन भने सानी उतै छ हाम्रो नेपालमा हाम्रो नेपालमा पर्खनु है जिन्दगीमा मेरो तिमी बाहेक कोही छैन चितन दुखाउनु है सन्चै छु म पिर नलिनु है समयले कहाँ पुर्याई दुखै मेरो तन अहिले यहाँ भए नि मन भने सानी उतै छ हाम्रो नेपालमा हाम्रो नेपालमा हो मेरो तन अहिले यहाँ भए नि मन भने सानी उतै छ हाम्रो नेपालमा